जन्म जन्म मांगती रही हूँ सारू, आज सब परखे गई छुसारू, बाटो हेरी करती रुन छुसारू, परखी बस छु परखी तिम्रो याद मा कति रुन्छु सानु, पर्खी बस पर्खी बस तिमलाई नआउँछु म, मरे भने अर्को जन्म भेट हुन्छु सानु, म तिम्रै नाम लिँदै हरेक पलमा तड्पिँदै तड्पिँदै भरि तिम्रो यादमा कति रुन्छु सानु, पर्खी बस पर्खी बस तिमलाई नआउँछु म, मरे भने अर्को जन्म भेट हुन्छु सानु, पर्खी बस पर्खी बस तिमलाई नआउँछु म, मरे भने अर्को जन्म भेट हुन्छु सानु। लोकप्रिय सर्जक किरण बाबुको शब्द संगीतमा नेपाली लोकधरी इतिहासमै पहिलो पटक भारतीय चर्चित गायिका सञ्जीव मणिको सुमधुर आवाज सँगै किरण बाबुको स्वरले सजिएको पृथक सांगीतिक कोशेली बाचा भाव तीन जनम जनम मतिम्रै प्यार बिटी नम्बर 6045 62 81 6045 62 81 तिम्रो यादमा कति रुन्छु सानु, पर्खी बस पर्खी बस तिमलाई नआउँछु म, मरे भने अर्को जन्म भेट हुन्छु सानु,